یہاں سے اب سورت کے اختتام کی آیات شروع ہو رہی ہیں. هل ينظرون الا الساعه, نہیں وہ انتظار کر رہے مگر قیامت کا. ان تأتیهم بغتتن, کہ وہ ان کے پاس اچانک آ جائے, کیونکہ وہ تو اچانک ہی آئے گی. وہم لا یشعرون, اور وہ شعور بھی نہ رکھتے ہوں گے, انہیں احساس بھی نہ ہوگا. لیکن جب وہ آ جائے گی تو دن کیسا ہوگا. الاخلاء یومئذ بعضهم لبعض عدو الا المتقین. الاخلاء دوست, خلیل کی جمع. الاخلاء دوست, یومئذ اس دن, بعضهم لبعض عدو, ان میں سے بعض بعض کے لیے دشمن بن جائیں گے. الا المتقین, مگر متقی لوگ. یعنی وہ دن جب آئے گا تو متقیوں کو چھوڑ کر باقی سب لوگ ایک دوسرے کے دشمن ہو جائیں گے. دوستی کی بنیاد اگر تقویٰ ہے, اللہ کا خوف ہے, تو وہ ڈسکنٹینیو نہیں ہوگی, باقی ساری دوستیاں ختم ہو جائیں گی. خون کے رشتوں کے بارے میں تو بارہا قرآن پاک میں آ چکا کہ وہ باقی نہیں رہیں گے. خون کے رشتوں کے علاوہ پھر رشتے دوستی کے ہوتے ہیں. ان رشتوں کے بارے میں بھی بتا دیا کہ صرف وہ دوستی باقی رہے گی جس کی بنیاد خدا کا خوف ہوگا, تقویٰ ہوگا. اچھا, وہ دوستی کیسے ہوتی ہے جس میں تقویٰ ہوتا ہے, خدا کا خوف ہوتا ہے؟ وہ دوستی جو تقویٰ کی بنیاد پر ہوتی ہے, اس کی خصوصیات کیا ہوتی ہیں, اس دوستی میں کیا ہوتا ہے اور کیا نہیں ہوتا. کیونکہ کوئی انسان ایسا نہیں جس کا کوئی دوست نہ ہو, یہ ایک انسانی ضرورت ہے. اور دوستی کی بہت سی بنیادیں ہوتی ہیں. کچھ دوستیاں بزنس کی وجہ سے ہوتی ہیں, کچھ دوستیاں اکٹھے رہنے کی وجہ سے کسی جگہ پہ ہو جاتی ہیں, کچھ اور باتیں بھی بنیاد بنتی ہیں, مثلا نفس کی خواہشات وغیرہ. لیکن ایک بنیاد جس کو تقویٰ کا نام دیا جاتا ہے اور جو قیامت تک باقی رہے گی, بلکہ اس کی وجہ سے بے پناہ اجر ملے گا دوستوں کو, اس کی نشانیاں یا علامات کیا ہیں؟ اور ان علامات کی روشنی میں ہم اپنی دوستیوں کو پرکھ لیں ذرا. ہو سکتا ہے دنیا کے کسی معاملے میں کسی سے دوستی ایسی ہو کہ انسان دوست سے کچھ نہ چاہے سوائے دوستی کے. این پاسبل ہے. یعنی ایک حد تک پارشلی یہ بات درست ہے کہ اس دوستی میں انسان دوسرے سے کسی طرح کی کوئی لالچ نہیں رکھتا, کوئی غرض نہیں رکھتا. اس کے علاوہ تقویٰ کی بنیاد پر, یعنی وہ دوستی جس کی بنیاد تقویٰ ہے, اس کی نشانی کیا ہے؟ ان کی گفتگو میں لغو کا عنصر نہیں ہوگا, اور ایک مقصد کے تحت دوستی ہوگی, اور وہ مقصد صرف اللہ کی رضا حاصل کرنا, اللہ کے قریب ہونا, اور اس راستے میں ایک دوسرے کو مدد دینا ہے. ایسے دوست ایک دوسرے کی غلطیاں اور خامیاں احسن طریقے سے دوسرے کو بتاتے ہیں. دوست کی خامی کے لیے وہ اسی طرح پریشان ہوتے ہیں جیسے اس کے کسی دنیاوی دکھ درد کے لیے, کسی دنیاوی طور پر اس کو کوئی تکلیف پہنچے تو اس کے لیے وہ پریشان ہوتے ہیں. اچھا, ہم عموماً کیا کرتے ہیں؟ نہیں, اس کی خامی نہیں اس کو بتانی, پھر تو یہ دوست ہی نہیں رہے گا, کیونکہ وہ غرض کچھ اور ہے نا پیچھے. تو اللہ کی خاطر دوستی صرف لیبل لگانے سے نہیں ہوتی کہ انی احبک فی اللہ کہہ کے نہیں ہو جاتی. صرف اس کی کچھ ظاہری علامتیں ہیں جن کا ہونا بہت ضروری ہے. اگر وہ نہیں, ایک چیک لسٹ آپ بنا سکتے ہیں کہ اللہ کی خاطر دوستی میں یہ اور یہ اور یہ پیمانے اور یہ میزان ہے. یعنی ایک میزان محبت قائم کریں. چیک لسٹ کا نام میزان اس لیے کہ وہ پیچھے اللہ تعالیٰ نے بہت ہی مسئلہ حل کر دیا ہے. اتنے دنوں سے چیک لسٹ بول رہے تھے, لیکن یہ آیت جو آئی سورۃ الشورى آیت نمبر 17, اللہ الذی انزل الکتاب بالحق والمیزان. اللہ نے کتاب بھی اتاری اور میزان بھی اتارا. ایک کون سا میزان اور یہ کہاں ہوتا ہے؟ یہ میزان کہاں ہوتا ہے؟ میزان انسان کے اپنے اندر ہوتا ہے, ٹھیک ہے, لیکن وہ میزان تیار کیسے ہوتا ہے, یا وہ میزان کام کب کرتا ہے, اس کو سپورٹ کہاں سے ملتی ہے, इस किताब से। ये किताब मीजान कायम करती है, वो फिर हमारे अंदर आ जाता है, उस पर फिर हम हर चीज को परखते हैं, दोस्ती को भी, दुश्मनी को, मोहब्बत को, नफरत को, खुलूस को, अदम खुलूस को, यानी महज गुमान पे नहीं परखते। आमतौर पर हम लोगों को किस पे परखते हैं? अपनी जाती पसंद नापसंद, ख्वाहिशात और गुमान और अकल और कयास, इन चीजों पे परखते रहते हैं, या किसी को कुछ और बैरूनी इसबाब पे परखते रहते हैं। तो अल्लाह ताला ने मीजान भी उतारा है, सिर्फ किताब नहीं उतारी, किताब के साथ ये किताब के अंदर ही मीजान भी है, और उस मीजान को हमें वहां से लेकर इधर अपने दिल में रखना है, यहाँ फिट करना है, फिर उसमें हर चीज को तोलना है। किसी को दो या ना दो, रोको या ना रोको, मोहब्बत करो या ना करो, नफरत करो या ना करो, तो ये मीजान अंदर नहीं जब तक आएगा, अल्लाह की मर्जी के मुताबिक जिंदगी नहीं गुजर सकेगी। तो इसी तरह दोस्ती के मामले में एक मीजान कायम कीजिए, अपने आप को उस तराजू में रख के तोलिए, या अपने आप को नहीं तो अपनी दोस्ती को उस तराजू में रख के तोलिए कि ये अल्लाह की खातिर है या नहीं, कहीं ऐसा तो नहीं कि खुद को अपने नफ्स को धोखा दिया हुआ। क्योंकि दोस्ती का मामला ऐसा होता है ना जिसमें हम अकल से ज्यादा काम लेना ही नहीं चाहते, कुछ मीजान में रखना ही नहीं चाहते, हमारी कमजोरियों में से है ना, वीकनेसेस में से है, जिसके बारे में हम कुछ ज्यादा सोचना नहीं चाहते। लेकिन इस पर अजर भी बेशुमार है अगर वाकई कोई इस मीजान में पूरा उतरा। वो अभी आपको हदीसें सुनाऊंगी, लेकिन अभी जरा आप एक लिस्ट बना लीजिए कि अल्लाह की खातिर दोस्ती की अलामत और उसमें तरीकाकार क्या होगा। अपनी इबादत में देखिए बेहतरी आई या पहले से भी गई, क्योंकि अमूमन ये होता ना कि नमाज के टाइम पे दोस्तों में गपशप शुरू हो गई, और वो कब खत्म हुई? जब नमाज का वक्त हाथ से जाने लगा, तब मीजान हो गया ना आपके सामने कि अगर वाकई अल्लाह की खातिर दोस्त हो तो वो तो बैठने ही ना दे, उठो पहले नमाज पढ़े और फिर कोई और काम। दोस्त भटकने लगा, गलत काम करने लगा, तो मीजान क्या होगा अल्लाह की खातिर दोस्ती का? कि नहीं, वो माइंड करेगा अगर उसको मैंने मना किया, उसे भटकने दो थोड़ा, कोई बात नहीं, मैं उसका दिल नहीं दुखा सकता। तो उसे तहायफ लेने देने के मैार भी बदल जाते हैं, वो सिर्फ एक आर्टिफिशियल चीज नहीं होती, जाहिरी चीजें नहीं होती, उन तक में वो एक गहराई आ जाती है। अमूमन आप देखें ना, जो जाहिरी सतही ताल्लुकात होते हैं उनमें जो लेन देन होता है वो किस बुनियाद पर होता है? सिर्फ जाहिरियत पर मबनी होता है, उसके अंदर रूह नहीं, वो हिकमत नहीं। जैसे ईसा अलैहि सलाम हिकमत लेकर आए थे ना, दीन की रूह लेकर आए थे, इसी तरह अल्लाह की मोहब्बत की एक रूह होती है, उस पर हर चीज सच्चाई में आ जाती, खालिस हो जाती है, इंसान नेचर के करीब हो जाता है, सिंप्लिसिटी आ जाती है, हर चीज की एक रियलिटी नजर आने लगती है उसको, हर चीज की असलियत दिखने लगती है, वो महज जज्बातियत पर मबनी नहीं होती। गुफ्तगू के मौजूआत बहुत फर्क हो जाते हैं। दुनिया के खातिर की हुई दोस्ती में अमूमन महज गीबत, यानी दूसरों की बातें ज्यादा होती हैं, यानी दुनियावी मोहब्बतों और दुनियावी ताल्लुकात में, या नफ्स की खातिर की हुई दोस्ती में, यानी एक दोस्ती होती है अल्लाह की खातिर और एक होती है नफ्स की खातिर। तो नफ्स की खातिर की हुई दोस्ती में अमूमन फिर हम नफ्स की बातें बहुत करते हैं। उससे मुराद क्या है कि दूसरे की बात, तीसरे की बात, उसकी बुराई, तीसरे चौथे की बुराई। लेकिन जो अल्लाह की खातिर दोस्ती होगी उसमें फिर इंसान अमूमन इन चीजों को छोड़कर अपने मकसद पे फोकस हो जाता है कि आए अपनी बात करते हैं, छोड़ें दूसरों को, तो हमें क्या करना है। ये दोस्ती वतवासो बिलहक और वतवासो बिसब्र पे मबनी होती है, ठीक है ना? वतवासो बिलहक वतवासो बिसब्र पे मबनी होती है। वतवासो बिलहक क्या? कि जहां का गलत कर रहा हो वहां उसे बताना कि हक ये है, और जहां कोई फिसलने लगे हक से तो उसको पकड़ के थाम ले कि नहीं इसी पर रहो। वतवासो बिलमरहमा भी आता है, एक दूसरे को बाहम रहमत की तलकीन करना। सोशल लाइफ का क्राइटेरिया भी बदल जाता है। दीन की वजह से जो दोस्त होते हैं और दीन के बगैर, वो फिर एक पूरा सेटअप फर्क होने लगता है ना। मतलब शादी ब्याह का तरीका, उसमें खुशी मनाने का, गम मनाने का, वो सारे क्राइटेरियाज बदलने लगते हैं। यानी उसमें इख्तिलाफ राय तो हो सकता है, मुखालफत नहीं होती कि दूसरे को जलील किया जाए या दूसरे को हेच किया जाए। तकवा की बुनियाद पर जो दोस्ती होती है उसमें दोस्त छोटी छोटी बातों पे नाराज नहीं हुआ करते। मसलन मैं तुम्हारा इंतजार करती रही और तुम मेरे पास तो आई ही नहीं। इसमें यह भी नहीं होता कि दोस्त अगर किसी और से बात करे तो पहले दोस्त नाराज हो जाए। और इस दोस्ती में एक दूसरे से दुनियावी मामलात में बहुत एक्सपेक्टेशंस भी नहीं होती। एग्री करते हैं इससे? यानी तकवा की बुनियाद पे जो दोस्ती होती है वो अपनी जाती ख्वाहिशात की तकमील के लिए नहीं होती। और ये सारी बातें जो नाराजगी की और इस किस्म के शिकवे शिकायात की हैं, ये बुनियादी तौर पर उस वक्त पेश आती हैं जब इंसान अपनी जात को आगे रखता है। एक हमें मेयार ये भी दिया गया अल्लाह की खातिर दोस्ती का कि दोस्त वो है जिसे देखकर खुदा याद आए, आपका ईमान बढ़ने लगे। ये कहते हैं कि दोस्ती के आगाज में दूसरे को गुस्सा दिला के देखो कि उस मौके पर उसका तर्ज अमल क्या है। और दूसरा ये कि वो तुमसे तो मोहब्बत करता है लेकिन बाकी लोगों के साथ उसका तर्ज अमल क्या है, ठीक है ना? यानी उसका एक आम अखलाक क्या है, आम लोगों के साथ उसका मामला क्या है। ठीक है, आपके साथ तो वो अच्छा होगा क्योंकि आपका दोस्त जो है, लेकिन किसी इंसान, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने एक अच्छे मर्द की निशानी क्या बताई है, खैरुकुम खैरुकुम ले अहली ही वो अना खैरुकुम ले अहली। यानी एक क्राइटेरिया ने एक निजाम दे दिया कि तुम में सबसे अच्छा अखलाक उसका है जिसका अखलाक अपनी बीवी के साथ अच्छा है, और मैं तुम सब में अपनी बीवियों के साथ सबसे अच्छा हूं। एक बहुत बड़ी बात है, मामूली बात नहीं, बहुत बड़ा मीजान है। तो इसी तरह ये तो दूसरे रिश्तों में है ना, लेकिन दोस्ती के रिश्ते में मीजान क्या होगा कि वो शख्स आपके लिए तो अच्छा है कि आपके साथ उसकी अंडरस्टैंडिंग है, लेकिन दूसरे लोगों के साथ वो कैसा है। क्योंकि हो सकता है कि एक दिन वो तुम्हारे साथ भी वैसा ही हो जाए जैसा वो आज दूसरों के साथ है। एक और मैयार ये बता रही है कि वो इज्जत की हिफाजत जानता हो, आपकी भी और दूसरों की भी। ये नहीं कि दूसरों के ऐब आपके सामने आके उछाले और आपकी बुराइयां कहीं और जाके करें। अब आप देखिए कि दुनिया में दोस्ती के बहुत से मैयार हैं। अमूमन दोस्ती का सबसे बड़ा मैयार लाइक माइंडेडनेस होना है, यानी कि आपकी सोच दूसरे से मिलती है, हम आहंग। इसलिए आप देखेंगे कुफर और फिस्क पर चलने वाले उन्हीं को दोस्त बनाते हैं जो कुफर और फिस्क की राह पर हैं। मुशरिकीन की मोहब्बत या उनमें कदर मुश्तरक उनके बुत होते हैं, उन बुतों की मोहब्बत उन्हें इकट्ठा करती है, वो उनकी मोहब्बत की बुनियाद बनते हैं। इसी तरह आपने देखा होगा कि बाज़ अवक़ात जो दोस्ती तो नहीं लेकिन कुलेशन होती है, जो यानी जो अलायंसेस बनते हैं वो भी बज़ाहिर दोस्तियां ही होती हैं। तो अगर तकवा के बगैर कोई भी अलायंस बने, कोई भी इत्तेहाद बने, तो क़यामत के दिन वो भी एक दूसरे के दुश्मन हो जाएंगे। अल अखिल्लाउ यौमा इज़न बादुहुम लिबादन अदुव इल्लल मुत्तकीन। फिर इसी तरह आपने देखा होगा कि मुजरिम मुजरिमों के दोस्त बनते हैं, चोर डाकू किस तरह के लोगों को दोस्त बनाएंगे जो उन्हें चोरी से मना करे नहीं। गैंग किस तरह वजूद में आते हैं, लाइक माइंडेड होने की वजह से ना। इसी तरह दुनियावी मफादात की खातिर दोस्तियां होती हैं, कुछ ताल्लुकात महज मफादात पर मबनी होते हैं। जब तक दूसरे से मफाद वाबिस्ता हो ताल्लुक रखा जाता है, जो ही मफाद खत्म हो इंटरेस्ट खत्म, सब ताल्लुक खत्म, सब खुशामद खत्म, है ना? इसकी क्या मिसाल हो सकती है? मसलन मसलन एक शख्स किसी खास ओहदे पर है, मतलब मिनिस्टर बन गया, अब बहुत से लोग उसकी तरफ दोस्ती का हाथ बढ़ाएंगे, उसको तोहफे तहाय भेजेंगे, लेकिन ये सब कुछ कब तक है? जब तक वो उस चेयर पर है या उस ऑफिस में है, जो ही वो उससे बाहर निकला बॉसों की नजर फिर जाएगी। लेकिन जिनकी दोस्ती की बुनियाद तकवा होगी, जो नेकी के कामों पर एक दूसरे के मददगार होंगे, अल्लाह के दीन पर अमल करने और उसको फैलाने के लिए बाहम जुड़ेंगे, कयामत के दिन भी इन्हीं की दोस्ती कायम रहेगी। اور اس دن ان کے لیے کوئی خوف اور غم نہ ہوگا. نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص اللہ ہی کے واسطے کسی سے محبت رکھے، اللہ ہی کے واسطے کسی سے دشمنی رکھے، اللہ ہی کے واسطے کسی کو کچھ دے، اللہ ہی کے واسطے کسی کو کچھ نہ دے، تو اس نے اپنا ایمان مکمل کر لیا. معاذ بن جبل سے روایت ہے، کہتے ہیں میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، آپ نے فرمایا، اللہ تعالیٰ فرماتے ہیں، میری محبت واجب ہو گئی ان لوگوں کے لیے جو میرے لیے آپس میں ایک دوسرے سے محبت کرتے ہیں، میرے لیے ایک دوسرے سے مل کر بیٹھتے ہیں، میرے لیے ایک دوسرے سے ملاقات کرنے جاتے ہیں، میرے لیے ایک دوسرے کے اوپر خرچ کرتے ہیں. یاد رکھیے، یہاں جمع کا صیغہ استعمال ہوا ہے، تسمیہ کا نہیں. نہیں سمجھ میں آئی؟ کیونکہ ہم ان حدیثوں کو تسمیہ کے صیغے میں لیتے ہیں جبکہ یہ سارے جمع کے صیغے ہیں. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت ہے، کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ جب اپنے کسی بندے سے محبت کرتا ہے تو جبریل علیہ السلام کو بلا کر کہتا ہے، میں فلاں شخص سے محبت کرتا ہوں، تو اس سے محبت کر. چنانچہ جبریل علیہ السلام اس بندے سے محبت کرنے لگتے ہیں، پھر آسمان میں منادی کر دیتے ہیں کہ فلاں شخص سے اللہ محبت کرتا ہے، سو تم اس سے محبت کرو. چنانچہ آسمان والے اس بندے سے محبت کرنے لگتے ہیں، پھر وہ زمین پر عام لوگوں میں مقبول ہو جاتا ہے. اور جب اللہ کسی اپنے بندے کو ناپسند کرتا ہے تو جبریل علیہ السلام کو بلا کر کہتا ہے، میں فلاں شخص کو ناپسند کرتا ہوں، تم بھی اسے ناپسند کرو. جبریل علیہ السلام اسے ناپسند کرنے لگتے ہیں، پھر آسمان میں منادی کر دیتے ہیں، اللہ فلاں شخص کو ناپسند کرتا ہے، تم اسے ناپسند کرو. چنانچہ آسمان والے اسے ناپسند کرتے ہیں، پھر وہ زمین والوں میں قابل نفرت ہو جاتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے دن اللہ تعالیٰ ارشاد فرمائے گا، وہ لوگ کہاں ہیں جو میری عظمت کو سامنے رکھ کر آپس میں ایک دوسرے سے محبت کرتے تھے؟ آج میں انہیں اپنے سائے میں جگہ دوں، جبکہ میرے سائے کے سوا اور کوئی سایہ ہے ہی نہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت ابو ذر سے فرمایا، ایمان کی کون سی کڑی زیادہ مضبوط ہے؟ ابو ذر نے جواب دیا، اللہ اور اس کے رسول خوب جانتے ہیں. فرمایا، اللہ کے لیے باہم ایک دوسرے کی مدد کرنا، اللہ ہی کی خاطر دوستی کرنا، اور اللہ ہی کی خاطر دشمنی کرنا. یعنی صرف دوستی ہی نہیں، اللہ کی خاطر دشمنی جو ہے وہ بھی ایمان کو مکمل کرتی ہے. حضرت ابو ذر سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم ہمارے پاس تشریف لائے، پوچھا، کچھ جانتے ہو اللہ تعالیٰ کو کون سا کام زیادہ پسند ہے؟ کسی نے کہا نماز، کسی نے کہا زکات، کسی نے کہا جہاد. آپ نے فرمایا، اللہ سب سے زیادہ اسے پسند کرتا ہے کہ محبت ہو تو اسی کے لیے، دشمنی ہو تو اسی کے لیے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، یقیناً اللہ کے بندوں میں ایسے لوگ بھی ہیں کہ نہ وہ نبی ہے نہ شہید، لیکن قیامت کے دن اللہ کے ہاں ان کا مرتبہ دیکھ کر انبیاء اور شہداء بھی رشک کریں گے. لوگوں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ ہمیں بتائیے کہ وہ کون ہے؟ فرمایا، وہ لوگ ہیں جنہوں نے اللہ کی خوشی حاصل کرنے کے لیے، اللہ کی خوشی حاصل کرنے کے لیے آپس میں محبت کی. ایک اور معیار یا میزان آپ کو مل گیا، اللہ کی خوشی پانے کے لیے. اور یہ اللہ کی خوشی پانا آسان نہیں ہوتا، یہ اسی وقت ہوتا ہے جب ایک دوسرے کو آپ بری بات سے روکیں اور اچھی بات کی طرف لے چلیں. حالانکہ ان کے درمیان کوئی رشتہ داری نہ تھی، کوئی مالی لین دین نہ تھا، قسم اللہ کی ان کے چہرے سراپا نور ہیں، اور بے شک وہ نور کے کنارے کھڑے ہیں جس وقت سارے لوگ ڈر رہے ہوں گے، انہیں کوئی ڈر نہ ہوگا. جب لوگ غمگین ہوں گے، انہیں کوئی غم نہ ہوگا. پھر آپ نے یہ آیت پڑھی، خوب سن لو، اللہ کے دوستوں کو نہ ڈر ستائے گا نہ وہ غمگین ہوں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جنت میں یاقوت کے ستون ہیں، ان پہ زبرجد کے بالا خانے بنے ہوئے ہیں، جن کے دروازے کھلے ہوئے ہیں، وہ ایسے جگمگاتے ہیں جیسے ستارہ جگمگاتا ہے. جیسے کسی ہل ٹاپ پہ کوئی گھر چمک رہا ہو روشنیوں سے، اسی طرح وہ اونچے جگہ پر ستاروں کی طرح چمکتے گھر ہوں گے. لوگوں نے پوچھا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، وہ رہنے کے لیے کس کو ملیں گے؟ قال المتحابون فی اللہ والمتجالسون فی اللہ والمتلاقون فی اللہ، ان کو جو اللہ کے لیے باہم محبت کرتے ہیں اللہ کے لیے باہم مل کر بیٹھتے ہیں، اللہ کے لیے ایک دوسرے سے ملاقات کرتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جس اللہ کے بندے نے کسی اللہ کے بندے کو دوست رکھا، اس نے اپنے بزرگ و برتر رب کی تعظیم کی۔ الاخلاء یومئذ بعضهم لبعض عدو الا المتقین یا عباد لا خوف علیکم۔ ان لوگوں کو اللہ تعالیٰ کیا فرمائیں گے، اے میرے بندو، جنہوں نے میری خاطر ایک دوسرے سے محبت کی یا دوستی کی، لا خوف علیکم اليوم، آج تم پر کوئی خوف نہیں، ولا انتم تحزنون، اور نہ تم غمگین ہوگے۔ الذین آمنوا بآیاتنا وکانوا مسلمین، وہ لوگ جو ہماری آیات پر ایمان لائے اور وہ مسلمان تھے، فرما بردار تھے۔ یہ ہے معیار، یہ ہے میزان کہ دوستی اس سے ہو جو ایمان والا ہو، اس سے ہو جو اللہ کا فرما بردار ہو، مسلم ہو۔ ان سے کہا جائے گا، ادخل الجنت، داخل ہو جاؤ جنت میں، انتم وازواجکم تحبرون، تم اور تمہارے ساتھی خوشی سے رکھے جاؤ گے۔ ازواج کا لفظ زوج کی جمع ہے، زوج پیئر کے لیے استعمال ہوتا ہے۔ عموماً قرآن میں ازواج بیویوں کے معنی میں استعمال کیا ہے، لیکن اس سے مراد مومن ساتھی بھی ہو سکتے ہیں، کیونکہ پیچھے دوستوں کا ذکر ہو رہا ہے، یعنی انسان اپنے اہل خانہ کے ساتھ تو ہوگا ہی، لیکن ان کے ایمان کی خاطر بننے والے دوست بھی ان کے ساتھ وہاں شریک ہوں گے اس جنت میں، یعنی وہ دوست جن کی دوستی کی بنیاد اللہ کا خوف تھا، تقویٰ تھا۔ یطاف علیہم بصحاف من ذہب و اکواب، ان پر پھرائے جائیں گے بڑے پیالے جو سونے کے ہوں گے، وہ اکواب اور پیالے۔ صحاف کا لفظ جو ہے یہ صحیفہ کی جمع ہے، اور صحیفہ کہتے ہیں بڑے پیالے کو، تشتری کے لیے بھی یہ لفظ استعمال ہوتا ہے۔ من ذہب، سونے کے، وہ اکواب اور کوب یا پیالے۔ اب دیکھیے کہ جفنا کا لفظ پیچھے پڑ چکے نا، جفان پڑ چکے، جفان انکل جواب، تو سب سے بڑا جو پیالہ جس کو کہہ سکتے ہیں، یہ ٹب یا کنٹینر پانی کا، وہ جفنا ہوتا ہے۔ پھر اس کے بعد سائز میں اس سے کم، قسع، قاف، سواد، عین، تے۔ پھر اس کے بعد صحیفہ ہوتا ہے جو قسع سے آدھا ہوتا ہے، پھر مکیلہ ہوتا ہے، یعنی بڑے بڑے پیالے، بڑی تشتریاں یا بڑے بڑے تھال جسے آپ کہہ سکتے ہیں۔ یطاف علیہم بصحاف من ذہب، سونے کے بڑے بڑے تھال یا تشتریاں یا بڑے بڑے پیالے، اور ہو سکتا ہے کہ پیالے سے اس لیے تشبیہ دی گئی ہو کہ بالکل سٹریٹ نہ ہو، ذرا کر ہو ان میں۔ من ذہب، سونے کے اکواب، اور اکواب کوب کی جمع، یہ بھی پیالے کے لیے استعمال ہوتا ہے، اور یہ بھی ہو سکتا ہے نا بڑا، جیسے عام طور پہ آپ جب سرو کرنے لگتے ہیں تو بڑے پیالے میں یا بول میں آپ نکالتے ہیں، پھر اس کے بعد ساتھ چھوٹے چھوٹے پیالے بھی سرونگ کے لیے ہوتے ہیں، تو وہ سب سونے کے ہوں گے۔ وفیہا ما تشتہیہ الانفس، اور اس میں وہ سب کچھ ہوگا جو نفس خواہش کریں گے، تمنا کریں گے، یعنی ان برتنوں کے اندر جو بظاہر بھی خوبصورت ہوں گے، جو کھانے کی چیز اندر ہوگی وہ بھی دل پسند ہوگی۔ بعض اوقات ایسا ہوتا ہے کراکری تو بہت خوبصورت ہوتی ہے، لیکن اس میں جو کھانا ہوتا ہے وہ اچھا نہیں لگتا، یا مرضی کا نہیں ہوتا، یا من پسند نہیں ہوتا، لیکن وہاں پر دونوں چیزیں ہیں، کراکری بھی خوبصورت ہے، وفیہا ما تشتہی الانفس، اور اس میں وہ فوڈ ہے جو تمہیں اچھی لگتی ہوگی، جو تمہاری مرضی کی ہوگی، جس کی تمہیں اشتہا ہوگی، جس کی تمہارے اندر طلب ہوگی یا کریو ہوگی۔ تشتہی وتلذ العیون، اور صرف ٹیسٹ ہی نہیں، دیکھنے میں بھی بہت خوبصورت، آنکھوں کی لذت کا سامان، یعنی کچھ کھانے ایسے ہوتے ہیں کہ آپ ان کو دیکھتے جائیں تو منہ میں پانی بھر آتا ہے، تو ان کھانوں کو دیکھ کے بھی دل خوش ہو جائیں گے۔ بعض اوقات ایسا ہوتا ہے نا کہ کوئی ایسا اچھا خوبصورت کلرفل فروٹ ہوتا ہے تو انسان کہتا ہے اس کو تو کھانے کو دل ہی نہیں چاہتا، دل چاہتا ہے یہ رکھا رہے اور اس کو ہم دیکھتے رہیں، क्योंकि खाने से ज्यादा उसका देखना दिल को अच्छा लगता है। तो इसी तरह वहां तलज़ुल आयुन, आंखों की लज्जत का सामान, जिससे निगाहें ठंडी हो जाएंगी, आंखें लज्जत पा जाएंगी। वो अंतुम फीहा खालिदून, और तुम उनमें हमेशा रहोगे। वो तिलकल जन्ना, और ये जन्नत, अल्लती उरिस्तुमुहा, जिसके तुम वारिस बनाए गए हो। बिमा कुंतुम तामलून, ये इस वजह से तुम्हें मिलेगी कि तुम अमल करते थे। तुम्हारे आमाल की बदौलत तुम्हें इसका वारिस बनाया गया है। अब देखिए कि इंसान को अपना माल भी अच्छा लगता है, लेकिन वो माल जो वरासत में मिलता है उसको इंसान एक खास तरह ओन करता है। उसमें एक और तरह की मोहब्बत होती है। मसलन अगर आप में से किसी को भी कुछ एक्सपीरियंस है, पेरेंट्स से किसी और अजीज की तरफ से छोड़ी हुई कुछ चीजें जो आपके हिस्से में आई हो, तो आपने देखा होगा कि आपकी उनके साथ एक खास एसोसिएशन भी हो जाती, एक खास याद भी, उन छोड़ जाने वालों की एक मोहब्बत भी उसके साथ होती है। तो ये जो वरासत का लफ्ज यहाँ आया है, ये भी खास माने रखता है। इसको जरा गौर से समझिए बात को। मिलेगा तो आमाल की वजह से, क्योंकि वो तो इसी आयत में लिखा हुआ है, तुम्हें तुम्हारे आमाल की वजह से मिलेगा, लेकिन उसको लेते हुए तुम्हें ऐसे ही फीलिंग होगी जैसे कोई वारिस वरासत का माल लेते हुए खुशी महसूस करता है। यानी जन्नत तुम्हें इतनी अपनी लगेगी। जन्नत मिलेगी उस वक्त जब तुम अमल करोगे, लेकिन जब मिल रही होगी तो तुम्हारी फीलिंग्स क्या होंगी कि अच्छा, ये तो वही है जिसको हम पहचानते हैं, ये तो अपनी सी चीज है। जिस तरह वरासत का माल एक जाना पहचाना होता है, इंसान उसको खुशी से लेता है या अपना समझ के लेता है, इसी तरह उसको लेने में भी खुशी होगी। वरासत के साथ जैसे यादें वाबस्ता होती, इसी तरह नेक अमाल के साथ भी एक तरह से याद वाबस्ता होगी। और फिर ये कि जब उनको वो जन्नत के फल दिए जाएंगे तो वो उतू भी ही मुतशाबहा वाली कैफियत भी होगी। और ये बात भी है कि जन्नत सिर्फ अमल से नहीं मिल सकती, ठीक है ना, बल्कि उसके लिए क्या जरूरी है, अल्लाह की रहमत और फजल जरूरी है। अच्छा, वरासत आपको एक तरफ से तो इसलिए मिलती है कि आप किसी के रिश्तेदार हैं, ठीक है ना, एक ताल्लुक है, और दूसरी तरफ यह कि वो आपकी अपनी कमाई ही नहीं होती, बल्कि क्या होती है, एक खास ताल्लुक की वजह से आपका हक बन जाता है उस पर। लकुम फीहा फाकिहतुन कसीरतुन मिन्हा ताकुलून, तुम्हारे लिए उसमें कसरत से फल होंगे जिसमें से तुम खाओगे। यानी इतने कसरत से होंगे कि किसी फल के कम हो जाने का खौफ नहीं होगा। दुनिया में तो जो चीजें इस्तेमाल की जाए वो साथ साथ कम होती जाती हैं, फ्रिज खाली होता जाता है, और आपको खाने के साथ जहां मजा आ रहा था वहां थोड़ी सी फिक्र भी होती है कि अच्छा फिर लाना होगा। हाँ, लेकिन वहां इस तरह की कोई परेशानी नहीं होगी। फाकिहतुन कसीरतुन होंगे, एक तो ये कि कसीर अकसाम होगी, मिकदार कसीर होगी, और हर तरफ एक बहार होगी उनकी।